لائق شریف دنیا میں خیر الورا، حق و باطل ہوا آمنے سامنے، لائق شریف دنیا میں خیر الورا، حق و باطل ہوا آمنے سامنے، کفریت شرم سے منہ چھپانے لگی، کفریت شرم سے منہ چھپانے لگی، آئے جب مصطفیٰ آمنے سامنے، آئے جب مصطفیٰ آمنے سامنے، بہت خوبصورت، چاند سے हुर्रियत शर्म से मुँह छुपाने लगी, हुर्रियत शर्म से सर झुकाने लगी। आए जब मुस्तफा आमने सामने। मेरे मोहतरम दोस्तों बुजुर्गों, एक ऐलान है, चंदे का ऐलान है। आमतौर पर हमारे यहाँ जुमा की दिन होता है। हमारे शहर की मस्जिदें हैं 80 के करीब और मदरसे हैं 50 और 60 के करीब मकान। उसके अलावा रमज़ान में सभी हजरात आते हैं, लेकिन ऐसे मौके पर देखा कि मजमा है, इसने मौका संभल के अल्लाह की तरफ से आना होगा। हारून मस्जिद, मस्जिद है हारून, अक्सा मस्जिद बोलती होटल के पीछे नदी के किनारे बिल्कुल वाकई। बहुत ज़रूरत थी, वहाँ की बुराइयाँ का बयान नहीं करते हैं, लेकिन सब जानते हैं कि आमतौर पर नदी के इलाके में और उसके करीब और अतराफ के मकानों में क्या चलता है। तो वहाँ ऐसी बुराइयाँ होती थी, सट्टे हुआ, नशे की चीज़ें, हत्या के मस्कूरत का माहौल बहुत था। हत्या के गैर मुस्लिम और दूसरे मजाहब वाले वहाँ ऐसे ही खेल खेलने के लिए आते थे। इसमें बहुत पूरी हालत थी और अल्लाह ताला कुरान में भी صلی علی محمد و علی انت اهله و قلنا ما انت اهله انك على التقوى و المغفرة مولای کریم تیری رضا نصیب فرما یا اللہ تیری رضا والے اعمال کرنے کی توفیق نصیب فرما جتنے لوگ یہاں بیٹھے ہوئے ہیں سب کی جائز تمناؤں کو پورا فرما بیماروں کو شفا عطا فرما بے روزگار کو حلال پاکیزہ طیب روزی عطا فرما پوری دنیا کی مساجد مدارس مکاتب خانقاہوں کی دینی تنظیمیں مشن اللہ جتنے بھی کام چل رہے ہیں اللہ سب سنستھائے تنظیموں کی آگے سے دائیں سے اوپر سے نیچے سے حفاظت فرما یا اللہ تیرا عشق تیری معرفت نصیب فرما اخلاص اور للہیت کی دولت سے مالا مال فرما جب تک زندہ رکھ ایمان کی دولت کے ساتھ زندہ رکھ موت آئے حرم شریف ہو کعبہ کا طواف ہو زبان ہماری ہو تیرا قرآن ہو مدینہ منورہ ہو روزے کے سامنے ہم کھڑے ہو سبحان ہماری ہو تیرے محبوب کے نام کا درود ہو ایسی سعادت مندی والی موت نصیب فرما میری حاضری بھی قبول فرما ان حضرات کا بیٹھنا بھی قبول فرما یا اللہ اس مجلس کی برکت سے یا اللہ ہم سب کے گناہوں کو معاف فرما سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ نہیں تکلیف نہ ہو مولانا، آرام سے مسافہ کر لیجیے، کوئی مسئلہ نہیں، آرام سے بس ٹھیک ہے۔ بیمار ہیں وہ آپ کو سلام کر دیتے ہیں، آپ جواب دیں۔ السلام علیکم، یہ بیمار ہیں۔ وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔ انشاءاللہ جواب 8:50 پر ہوگی۔ چلا وہ جو بنے نا چلا